छ रे कार्यक्रम रोक चौतारी कुन रेडियोमा आउने हो आमा बुबा दाजु भाइ दिदी बहिनी सब सँगै बसी सुनौ हजुर लोक चौतारी अब मेला पाता सुख दुख घाँस काट्दा नि वनमा हिलोक संगीत गुन्जिरहन्छ हर पल हाम्रो मनमा सबै खाले बच्छन् गीत गाउँछ हर वन पाखा तपाईँ हाम्रै मनमुटुमा बस्न सफल भाका सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो सबको मनमा उमङ्ग छाइसक्यो लोक चौतारी घर घरमा आइसक्यो लोक चौतारी घर घरमा आइसक्यो रेडियो मिरमिरे 89.4 मेगाहर्जमा अब प्रस्तुत हुँदैछ कार्यक्रम लोक चौतारी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लोकगीत लोक संस्कृति र यिनै कलाकारहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन् नमस्कार सबै साथीहरूलाई यो कार्यक्रम प्रस्तुत राजु बोहरा आज पनि यो नयाँ घाममा प्रस्तुति लोकचौतारी मार्फत यहाँहरूलाई मनोरञ्जन प्रदान गर्नका निमित्त हाजिर भइसकेको छु रेडियो मिरमिरे 89.4 मेगाहर्ज काठमाडौँबाट सामुदायिक रेडियो पालुङ एफएम 107.2 मेगाहर्ज मकवानपुरको पालुङबाट रेडियो मर्निङ स्टार 90 मेगाहर्ज नेपालगञ्जबाट सामुदायिक रेडियो जागृति एफएम 87.9 मेगाहर्ज विराटनगरबाट रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट रेडियो गणतन्त्र राप्ती एफएम 95.1 मेगाहर्ज दाङघोराईबाट घिमी त्रिवेणी एफएम 94.3 मेगाहर्ज रुकुमबाट 91.9 मेगाहर्ज तहलका एफएम सल्यानबाट 89 मेगाहर्ज रामगानु एफएम बर्दियाबाट 103.4 मेगाहर्ज शक्ति एफएम हेटौँडाबाट 107.8 मेगाहर्ज रेडियो झिलमिला कञ्चनपुरबाट 94.8 मेगाहर्ज रेडियो चौरजहारी रुकुमबाट र इन्टरनेट अनलाइन www.radiomirmire.com.np मार्फत पनि लगइन गरेर प्रस्तुति लोकचौतारीलाई विश्वभरकै साथ सुन्न सक्नुहुनेछ मित्र साथमा विभिन्न सञ्चार गृहहरूका आफ्नै वेबसाइट रहेका छन् ती वेबसाइट मार्फत पनि यहाँहरूले प्रस्तुति लोकचौतारीलाई सहज रूपमा विश्वभर सुन्न सक्नुहुनेछ आजको यो बसाई लोकचौतारीलाई यहाँहरूमा ल्याइपुर्याउनुको लागि टेक्निकल पार्टमा हुनुहुन्छ टेक्निसियन साथी साहस भट्टजी केशव लामा ज्ञानु गौतम राजकुमार चौधरीजी गौरव दाहाल भाइ सरिता तामाङ बहिनी दियापुरी बहिनी किरण सौगातपुन प्रगति गिरी क्षितिजी अनन्त ढकाल अनि त्यसै गरी केशव लामा हुनुहुन्छ साथमा रमेश धामीजी तपाईँ धेरै मित्रहरूले पनि आजको यो बसाई लोकचौतारीलाई सुनेर साथ दिइरहनु भएको छ के कसो मित्र हामीले तिहार सम्पन्न गरेर तिहारसँग सम्बन्धित गीतहरूलाई पनि धेरै प्रस्तुत गऱ्यौँ गत दिनहरूमा र अब भने अन्य सदाबहार माया प्रीतिका प्रसङ्गहरूले जोडिएका भाका अनि आफ्नै कला संस्कृति अनि मौलिकताभित्र आधारित भाकाहरू प्रस्तुत गर्नतर्फ आजकै दिनबाट अगाडि बढ्छौँ हामी दसैँ तिहारसँग सम्बन्धित गीतहरूलाई अब प्रस्तुत गर्दैनौँ मित्र तिहारको समय पनि सम्पन्न भइसकेको छ त्यसर्थ प्रस्तुतिको समयावधिहरूसम्म आज पनि यहाँहरूले सुनेर साथ दिनुहोला आज म यहाँहरूका सन्देशहरू वाचन गर्नेछु ती सन्देशहरूका साथमा म निकै मन छुने गीतहरू पनि प्रस्तुत गर्नेछु प्रस्तुतिको समयावधिहरूसम्म सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथमा अब धेरै सन्देशहरू गत साताको नै बाँकी रहेका छन् ती सन्देशहरू वाचन गर्नेछु ती सन्देशहरूका साथमा मन छुने गीतहरू पनि क्रमशः प्रस्तुत गर्नेछु र लागिहाल्छु गीत सङ्गीत प्रसारणको क्रमलाई अगाडि बढाउनतर्फ केही बेरमा यहाँहरूका सन्देशहरू वाचन गरौँला आजलाई भने कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप मैले लिएँ वन्दना पाण्डेको भेटे र रुम्लानी बोलको भाका यस भाकामा आवाज वन्दना पाण्डे अनि खुमन अधिकारीको रहेको छ लय खुमन अधिकारीको शब्द बाबुराम बोहराको तृष्णा म्युजिक प्राइभेट लिमिटेडले यो भाकालाई बजारमा सर्वत्र उपलब्ध गराएको छ सुनौ कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप यो भाकालाई त्यसपछि भने यहाँहरूका सन्देश मलाई गत साताको पनि बाँकी छन् गत साताको सन्देश समापन भइसकेपछि मात्रै म नयाँ सन्देशको लागि आह्वान गर्नेछु स्टाटस अपडेट गर्नेछु फेसबुकका माध्यमबाट मैले यहाँहरूका सन्देशलाई लिइरहेको छु मित्र तपाईँ प्रतीक्षा गर्नुहोला तर त्योभन्दा पहिला म गत साताकै सन्देशलाई प्रसारण गरिसक्छु त्यसपछि नयाँ सन्देशका लागि स्टाटस अपडेट सेलिब्रेट हुनेछ। अहिलेलाई यो गीत नै सुनौँ, भेटेर रुम्लानी। कहिले जित कहिले हार हुन्छ साथी, यस्तै यस्तै खेल बारम्बार हुन्छ साथी, झट्ट विश्वास नगर्नु है आफ्नै ठानी, प्राय आफ्नै मान्छे गद्दार हुन्छ साथी, इमान्दार नबन्नु यो मतलबी दुनियाँमा, बदनामीको झुटो समाचार हुन्छ साथी, भेटेर छुट्नुभन्दा त नभेटेको नै जाति, भेटेर छुट्नुभन्दा त नभेटेको नै जाति, छुटेपछिको पीडा अपार हुन्छ साथी, दुःख पीडासँग जुटेर जिउन सके मात्रै, दुःख पीडासँग जुटेर जिउन सके मात्रै, देखेको सपना पनि साकार हुन्छ साथी, कहिले जित कहिले हार हुन्छ साथी, यस्तै यस्तै खेल बारम्बार हुन्छ साथी। यो साहित्यिक सृजनालाई सुटुक्क मिसावट गरे। अबलाई भने यहाँहरूका सन्देशहरू वाचन गर्नेछु मित्र, र ती सन्देशहरूका साथमा अन्य गीत सङ्गीतहरू पनि म प्रस्तुत गर्नेछु। यति बेला राजन ठकुरी, जो नेपाली लोक तथा दोहोरी गीत सङ्गीत क्षेत्रको कलाकारको सन्देश यही धेरै श्रोताहरूको सन्देशका भिडमा मलाई प्राप्त भएको छ, हजुरलाई धेरै सम्झना चाहन्छु भनेर छोटो मिठो रूपमा उहाँले यो सन्देश लेख्नु भएको छ। राजनजी यहाँलाई धेरै धेरै धन्यवाद, प्रस्तुति लोक चौतारीलाई यति गहिरेर सुन्नुहुन्छ, आफ्ना सन्देशलाई पनि मिसआउट गरिदिनु भयो, नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रको एक धरोहरको नाताले पनि। र यति बेला बालकृष्ण ओली अविरलको सन्देश मलाई प्राप्त भएको छ। नमस्ते दाई, म बालकृष्ण ओली हो, साथीहरूमा गणेश भण्डारी, तेजेन्द्र र भाइ गङ्गा किरण र आत्मीय भाइ बिपी ओली स्मार्टलाई अबबज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश लेख्नु भएको छ। थप धेरै सन्देशहरू आइरहेका छन्, ती सन्देशहरू म क्रमशः वाचन गर्नेछु मित्र। अन्जु भण्डारीको सन्देश मलाई भर्खरै प्राप्त भयो, मैले वाचन गरेको साहित्यिक सृजनाले मन छुयो रे, धन्यवाद। तेजेन्द्र परिवर्तन ओलीको सन्देश मलाई प्राप्त भएको छ, उहाँले पनि मलाई चिन्ने सबै साथीहरूलाई अब बज्ने भाका सुनाउन चाहन्छु, जय गीत जय सङ्गीत भनेर लेख्नु भएको छ। अर्को पनि सन्देश रहेको छ, नमस्ते राजु दाई, म बिपी ओली स्मार्ट हो रोल्पाबाट धेरै साथीहरूलाई सम्झना गरिरहेको छु, गङ्गा किरण ओली, सुदर्शन, गणेश भण्डारी, तेजेन्द्र परिवर्तन ओली, दीपिका सबिना, त्यसै गरी हरिस जिएम, आयुष अधिकारी, दीपक सुनवार, त्यसै गरी पार्वती खत्री पारू र हजुरलाई पनि अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश लेख्नु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। कृष्ण आचार्य रोशनीको सन्देश मलाई प्राप्त भएको छ, विशेष गरी राजु दाईलाई अनि कृष्ण आचार्य रोशनी भनेर चिन्ने नचिन्ने सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु रे, उहाँले पनि सन्देशको आहार अफरमा यी शब्दहरू लेख्नुभयो। अर्को पनि सन्देश मलाई प्राप्त भएको छ, दाई नमस्ते, लासो फ्याफुल्ला, म जमलदेखि सृष्टि तामाङ हो, अब बज्ने गीत मेरो सम्पूर्ण साथीहरू र श्रोताहरूमा र हजुरको यो रेडियो परिवारलाई र लोक चौतारीलाई माया गरी सुन्नुहुने सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश सेन्ड गर्नुभएको छ। अर्को पनि सन्देश रहेको छ, युनिक बोय जिम्बा, हेलो दाई नमस्ते, म दोलाखाली ठिटो युनिक जिम्बा हो, अबको गीत मेरा फेसबुकका सबै साथीहरूलाई अनि आउँदै गरेको तिहारको शुभकामना व्यक्त गर्न चाहन्छु सबैलाई भनेर भन्नुभएको छ। तिहार सम्पन्न भइसकेको छ, मैले गत साताको नै सन्देश वाचन गरिरहेको छु। अर्को पनि सन्देश रहेको छ, दाई नमस्कार, म सात समुद्र पारीको बहिनी सविता विग अभागी आँसु दोलखा र हाल दुबईबाट अब बज्ने गीत मार्फत सम्पूर्ण एफएम सुनिबस्नुभएका मेरा आमा बुबा दाजुभाइ दिदी बहिनीहरूलाई सम्झना गर्न चाहन्छु र तिहारको ढिलै भए पनि शुभकामना व्यक्त गर्न चाहन्छु भनेर उहाँले यो सन्देश लेख्नु भएको छ। गणेश बमजनको सन्देश, नमस्कार राजु दाई, म पाटनबाट हो, अब बज्ने गीत लोक चौतारी सुनेर बस्नुहुने सबैलाई र विशेष गरी मलाई चिन्ने हुने सबैलाई मिठो सम्झनाका साथमा अब बज्ने भाका सुनाउन चाहन्छु, उहाँको पनि सन्देश यही रह्यो। मिलन डेभिडको सन्देश मलाई प्राप्त भएको छ, राजु दाई नमस्कार, म मिलन गिरी हो न्यू रोडबाट, अब बज्ने गीत मार्फत हजुरको लागि र लोकप्रिय कार्यक्रम लोक चौतारी सुनेर बस्नुहुने सबै लोक पारखी मित्रहरूलाई सुनाउन चाहन्छु रे, उहाँले पनि सन्देश छोटो मिठो रूपमा यही नै लेख्नुभयो। टेकेन्द्र बोहराको सन्देश मलाई प्राप्त भएको छ, राजु दाई नमस्कार, म टेकेन्द्र बोहरा डडेलधुरा कठाल हाल मलेसियाको मलक्काबाट आउँदै गरेको दीपावलीको शुभकामना भन्न चाहन्छु सबै साथीहरूलाई भनेर भन्नुभएको छ। यहाँको सन्देश पनि मैले गत साताको प्रसारण गरिरहेको छु र हजुर लगायत मेरा सम्पूर्ण शुभचिन्तक इष्ट मित्र दाजुभाइ घर परिवार विशेष गरी दिदीबहिनीहरूमा म घर आउन नपाउँदाको दुखित मन बुझाउँदै भए पनि तिहारको शुभकामनाका साथमा धेरै धेरै सम्झिँदै अब बज्ने गीत मार्फत सम्झिनु पर्दा सर्वप्रथम त मेरी पूजनीय आमा अनि त्यसै गरी श्रीमती भागरथी छोराछोरी महेन्द्रनगर बस्ने प्यारी बहिनी बिन्दु भान्जा रिजन त्यसै गरी फुची भान्जी नानी लगायत कटालमा बस्नुहुने सम्पूर्ण मामा माइजू भाइ अनि भाइ डबल भनेर लेख्नु भएको छ, सुरेन्द्र हरिश तेजेन्द्र अनि त्यसै गरी सालाजी भोजबहादुर दीपक निरज अनि कतारमा कार्यरत साह्रै मिल्ने साथी कृष्णचन्द इजरायलमा कार्यरत भाइ सन्तोष जनक त्यसै गरी एफिएफका भाइ नरेश धामी इन्डियामा कार्यरत भाइ कैलाश भट्ट अनि मलाई टेकेन्द्र बोहरा भनेर चिन्ने नचिन्ने सबैलाई नै अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश लेख्नु भएको छ। नवराज गजुरेलको सन्देश मलाई प्राप्त भएको छ, नमस्ते दाई, दीपावलीको शुभकामना ढिलै भए पनि म नवराज गजुरेल निराश हो केवलपुर दुई धादिङ हाल दोहा कतारबाट अब बज्ने गीत प्रस्तुति लोक चौतारी सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु। अनु थापा मगर, नानु सङ्गीता कुलुङ, खुसी थापा मगर, त्यसै गरी सदाबहार कुमार, रेशम कुमार एकल यात्री, राजीव सुनवार, पार्वती खत्री पारू, पवित्र कार्की, हेमा लिम्बू, ईश्वर गजुरेल, हजुरलाई र लोक चौतारी सुनेर बस्नुहुने सबैलाई नै अब बज्ने गीत मार्फत सम्झना गर्न चाहे भनेर यो सन्देश लेख्नु भएको छ। गङ्गा किरण ओली अविनाशजीको सन्देश मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ, आँसुले खुसीको हर्ष बोकी ल्याओस्, पीडा झन् उमङ्गको उत्कर्ष बोकी ल्याओस्, यही छ दीपावलीको जन्म जन्म कामना, ओठमा हाँसो मनमा खुसी यो वर्ष बोकी ल्याओस् भन्दै नेपालीहरूलाई दीपावलीको शुभकामना व्यक्त गर्न चाहन्छु ढिलै भए पनि भनेर उहाँले यो सन्देश लेख्नु भएको छ। अनु थापा मगरको सन्देश मलाई प्राप्त भएको छ, हेलो राजु दाई झोरले, म शङ्खुवा सभाबाट फुची अनु थापा मगर हो। अब बज्ने गीत मार्फत रेडियो मिरमिरे सुनेर बस्नु नै मेरो नामसँग परिचित सम्पूर्ण साथीहरूलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर यो सन्देश लेख्नु भएको छ। अर्को पनि सन्देश रहेको छ एचजिएमको हाम्रो नियमित श्रोता हरिश घरती मगर राजुदाई नमस्ते। खाना भयो त म दाङ तुलसीपुरबाट एचजिएम भन्ने मान्छे हरिश घरती मगर हो। हाल भने इन्टरनेसनल एयरपोर्टबाट साथीहरू तिलक मगर गणेश थापा खुसी थापा मगर शीतल सानु मगरलाई धेरै सम्झिरहेको छु। अन्जु मोक्तान सन्तोष गुरुङ हरिलाल मर्साङ्गी मगर सोनु दलामी मगर बिपी ओली स्मार्ट तेजेन्द्र परिवर्तन ओली पार्वती खत्री पारु रामकुमार नेपाली दीपक सुनवार पुरुषोत्तम चालिसे प्रेम गुरुङ र त्यसै गरी शान्ता गोर्खाली अनि मेरो नाम सँग परिचित सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले पनि यो सन्देश लेख्नु भएको छ। मेरा प्रिय मित्रहरू अबलाई भने यहाँहरूमा आज अर्को एउटा भाका प्रस्तुत गर्दै गर्दै म कार्यक्रमको मध्यान्तरतिर यहाँहरूको ध्यान केन्द्रित गराउँछु र भाकामा मैले लिएको छु भुल्दै भुल्दै जाऊ। यस भाकामा आवाज रहेको छ थमन परियार अनि त्यसै गरी झरना रसाइलीको। यस भाकालाई रक्षा म्युजिक प्राइभेट लिमिटेडले बजारमा सर्वत्र उपलब्ध गराएको छ। शब्द रमेश रायमाझीको, लय रहेको छ झरना रसाइलीको। मित्र यो भाका सुन्नुहोला। म कार्यक्रमको मध्यान्तर पश्चात फेरि पनि यसै गरी नै यहाँहरूका सन्देशहरू समेट्नका लागि आउँछु। रेडियो मिरमिरे 99.4 MHz यस प्रस्तुति देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट सुन्दै हुनुहुन्छ। अझै थप बाँकी समय अवधिभरसम्म यहाँहरूले हामीलाई सुनेर साथ दिँदै गर्नुहोला। सम्झिरहन पाऊ कसलाई के ठाउँमा यहाँ